कति जन्न पाए फुल्किन्थे म कति मेरो माया बढ्दो तिम्रो मायामा पर्ति छ कति जान्न पाए फुल्किन्थे म कति मेरो माया बढ्दो करममा तिमले मन फेर उकिमै पारे भरममा आफै भन सानुले कसुरममा सुन्दर। मेरो माया बढ्दो करममा आफै भन सानुले कसुरमा सागर तार्ने ढुङ्गाको माझी छु तिमलाई तारी माइदोन राजी छु मेरो माया बढ्दो करममा शब्द सृजना अनि विष्णु खत्री र देवी घरतीको सुमधुर आवाजले सजिएको यस गीतको सीआरबीटी नम्बर 013-00-40-69 र पीआरबीटी 60-44-63-97 त्रिसना म्युजिक प्रालीद्वारा सर्वत्र बजारमा उपलब्ध छ। माया दिउँला जानेको सिप दिउँला मेरो माया बढ्दो करममा तिमीले मन फेर्यौ कि मै पारे भरममा आफै भन सानुले कसुरमा माया दिउँला जानेको सिप दिउँला मेरो माया बढ्दो करममा तिमीले मन फेर्यौ कि मै पारे भरममा आफै भन सानुले कसुरमा भन सानुले कसुरमा